साचो माया धनसंगा झोखेरा सजाउँदै जाऊ तिम्रो संसार कुञ्जुनीको बदला थियो र धोका दिए निष्ठुरी मलाई जस्तै अरूलाई रुन साँचो माया धनसँग जोखेरा सजाउँदै जाऊ तिम्रो संसार कुञ्जुनीको बदला थियो र धोका दिए निष्ठुरी मलाई जस्तै अरूलाई कुञ्जुनीको बदला थियो र धोका दियो निष्ठुरी मलाई जस्तै अरूलाई रुन नपार संसार प्रगति गरेर सजाउँदै जाऊ तिम्रो संसार कुञ्जुनीको बदला थियो र धोका दिए निष्ठुरी मलाई जस्तै अरूलाई रुन झरेरा ओली दै झरेरा जित्नु संसार प्रगति गरेर सजाउँदै जाऊ तिम्रो संसार कुञ्जुनीको धोका दिए निष्ठुरी मलाई जस्तै अरूलाई रुन नपार कुञ्जुनीको बदला थियो र धोका दिए निष्ठुरी मलाई जस्तै अरूलाई रुन नपार सो खुशी सर्वसो लुटेर सजाउँदै जाऊ तिम्रो संसार कुञ्जुनीको बदला थियो र धोका दिए निष्ठुरी मलाई जस्तै अरूलाई रुन नपार मदेखी छुटेर आसो खुशी सर्वसो लुटेर सजाउँदै जाऊ तिम्रो संसार कुञ्जुनीको बदला थियो र धोका दिए निष्ठुरी मलाई जस्तै अरूलाई रुन नपार कुञ्जुनीको बदला थियो दियो रा धोका दियो निष्ठुरी मलाई जस्तै अरूलाई रुन नपार दियो निष्ठुरी मलाई जस्तै अरूलाई ऋण नफार निष्ठुरी मलाई जस्तै अरूलाई ऋण नफार।